أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين آمنوا واتبعتهم ذريتهم بإيمان الحقنا بهم ذريتهم وما ألتناهم من عملهم من شيء كل امرئ بما كسب رهين وأمددناهم بفاكهة ولحم مما يشتهون يتنازعون فيها كأسا لا لغو فيها ولا تأثيم ويطوف عليهم غلمان لهم كأنهم لؤلؤ مكنون وأقبل بعضهم على بعض يتساءلون قالوا إنا كنا قبل في أهلنا مشفقين فمن الله علينا ووقانا عذاب السموم إنا كنا من قبل ندعوه إنه هو البر الرحيم والذين آمنوا واتبعتهم ذريتهم بإيمان ألحقنا بهم ذريتهم وما ألتناهم من عمل من شيء. اس آیت کریمہ میں اللہ رب العزت اپنے بڑوں کی اتباع کی جو ہے ترغیب دے رہے ہیں. اگر تمہارے بڑے جو ہیں قرآن اور سنت کے تابعدار رہے, وہ اللہ اور ان کے پیغمبر کے جو ہے تابعدار رہے, تو ان آبا و اجداد ان بڑوں کی اللہ رب العزت تابعداری کی طرف جو ہے وہ شوق پیدا فرما رہے ہیں اس آیت کریمہ میں. کیونکہ ایک ہے بڑے, بڑوں نے تو قرآن کو سیکھا اور اسی طرح قرآن کو جو ہے وہ دوسروں تک پہنچایا, نہ رات کو دیکھا نہ دن کی پرواہ کی. اسی طرح جو ہے ہر حالت میں اللہ کے پیغام کو اللہ کے بندوں تک پہنچایا. اسی طرح جو ہے صرف پیغام نہیں پہنچایا, اس پہ عمل بھی کیا. ان کا مقام اور درجہ تو بڑھ کر ہے. اس کے مقابلے میں جو ان کی اولاد ہے, وہ تو باپ جتنا جو ہے وہ کام کرنے والے نہیں ہیں, نہ کر سکتے ہیں اور نہ کرنے والے. مگر اللہ رب العزت فرماتے ہیں کہ میری سخا کو دیکھ لیجئے, میرے مہربانوں کو دیکھ لیجئے. اولاد نے صرف اپنے بڑوں کی تابعداری کر دی عقیدے میں, کہ باپ کا جیسا عقیدہ تھا صحیح توحید والا, اس جیسا صحیح عقیدہ جو ہے اس نے بھی بنا لیا. باقی عمل جو ہے وہ باپ جتنا نہیں تھا, باپ جتنا عمل اس کا نہیں تھا. مگر اللہ رب العزت فرماتے ہیں کہ میں قیامت میں جب صحیح عقیدے کی وجہ سے ان کو جنت میں داخل کر دوں گا, تو اس کو باپ کے درجے تک جو ہے میں پہنچا دوں گا. ان کی اولاد کو جو ہے میں کیا کر دوں گا, باپ کے درجے تک جو ہے میں پہنچا دوں گا. اور یہ بھی نہیں کہ باپ کا درجہ جو ہے وہ پچاسواں ہے, بیٹے کا درجہ جو ہے وہ پانچواں ہے, تو اس طرح کیا جائے کہ پچاس درجوں کو جو ہے وہ اس کے درمیان کو ذکر کیا جائے, اولاد میں تقسیم کیا جائے اور سب کو برابر کیا جائے, اور اس کے بعد جو ہے سب کو ایک مقام دیا جائے. یہ نہیں, بلکہ اللہ رب العزت فرماتے ہیں کہ باپ کا جو درجہ تھا 50واں, اولاد کا درجہ ہے 5واں. باپ کا درجہ جو ہے وہ 50واں ہی رہے گا, اولاد کے درجے کو جو ہے میں کیا کر جاؤں گا, 45 جو ہے وہ بڑھا کر جو ہے ان کا بھی 50واں کر دوں گا. کس وجہ سے؟ کیونکہ انہوں نے اپنے بڑوں کی تابعداری کی تھی. کس چیز میں؟ ایمان میں, صحیح عقیدے میں. تو حق پرست کی تابعداری کرنا جو قرآن اور سنت کے علم بردار ہو, جو قرآن اور سنت کے تابعدار ہو ان کی تابعداری عین ثواب ہے, اور جو بڑے قرآن اور سنت کے مخالف ہو ان کی تابعداری کرنا عین عذاب ہے, تباہی اور بربادی کا نام ہے. تو ایک ہے بڑوں کی تابعداری کرنا, جو قرآن اور سنت کے تابعدار ہو وہ ممدوح ہے, وہ قابل تعریف ہے, وہ قابل ثواب ہے, عین ثواب ہے. اور اگر بڑے قرآن اور سنت کے مخالف ہو تو ان کی تابعداری کرنا مذموم ہے, ان کی مذمت کی گئی ہے, وہ کیا ہے؟ وہ عین عذاب ہے. تو اس کو دیکھا جائے گا. یہ نہیں کہ ہر کوئی کہے کہ میں اپنے بڑوں کی نقش قدم پہ چل رہا ہوں. نہیں, اپنے بڑوں کو تو پہلے دیکھو کہ آپ کے بڑے جو ہیں وہ قرآن اور سنت کے تابعدار تھے. اگر تھے وہ قرآن اور سنت کے تابعدار تو بالکل آپ ان کی تابعداری کر سکتے, اور اگر آپ کے بڑے جو ہے وہ قرآن اور سنت کے تابعدار نہیں تھے, قرآن اور سنت کے مخالف تھے, تو آپ پر ان کی تابعداری لازمی نہیں ہے. یہ آیت کا خلاصہ تھا, قدر تفصیل بھی تھی اس آیت جو میں نے آپ کے سامنے جو ہے وہ پڑھا, اس میں تفصیل بھی تھا, باقی جو ہے وہ معنی اس میں کوئی پیچیدگی نہیں ہے. والذین آمنوا, وہ لوگ جو ایمان لائے, واتبعتہم ذریتہم, ذریتہم, اور تابعداری کر دی ان کی ذریتہم ان کی اولاد نے, تابعداری کر دی ان کی اولاد نے, بی ایمان ان ایمان میں. الحقنا بہم, ملا دیں گے ہم بہم ان بڑوں کے ساتھ, ذریتہم ان کے اولاد کو, وما التناہم, اور نہیں گٹائیں گے ہم من عملہم ان بڑوں کے عمل کے اجر و ثواب میں سے, من شیء ذرہ بر, کل عمر ان, ہر انسان, ہر آدمی, بما اس پر کسبا جو اس نے کیا ہے, رہین, رہن ہوگا. پشتوں کے اندر ہم اس کو گانا کہتے ہیں, گانا بھائی. اللہ رب العزت فرماتے ہیں والذین آمنوا, وہ لوگ جو ایمان لائے, واتبعتہم, اور تابعداری کر دی ان کی, نقش قدم پہ چل پڑے ان کے, ذریتہم ان کی اولاد, بی ایمان ان ایمان میں, اولاد نے اپنے بڑوں کی دعویداری کر دی. فقط کس میں؟ ایمان میں. عمل کی بات نہیں ہو رہی, فقط ایمان کی. क्योंकि अमल तो उनका जो है बहुत बड़ा था, अकीदा जो है वो क्या, अकीदे में सिर्फ बड़ों के नक्शे दम पर चले। जिस तरह उनका तौहीद का अकीदा था, इन्होंने भी तौहीद वाला अकीदा बना दिया। जिस तरह उनके बड़ों का जो है वो सही ईमान था, इन लोगों ने भी जो है अपना सही ईमान बना दिया कुरान के जरिए से। तो अल्लाह रब्बुल इज्जत फरमाते अलहक्ना बिहिम ज़ुर्रियतहुम, मिला देंगे हम बिहिम इनके साथ, ज़ुर्रियतहुम इनकी औलाद को भी। क्या कर जाएंगे? ये अल्लाह की जो तो सखा है, ये अल्लाह की क्या है, मेहरबानी है कि औलाद का मुकाम और दर्जा तो कम होना चाहिए, बाप दादा का मुकाम और दर्जा तो बहुत बढ़कर था। औलाद को अल्लाह ने वो मुकाम नसीब किया जो इनके बाप का था, जो इनके दादा का था। क्यों अल्लाह ने छोटों को बड़ों के साथ मिला दिया, औलाद को जो है अल्लाह ने उनके बड़ों के साथ जो है वो मिला दिया? अपनी मेहरबानी की वजह से। किसकी वजह से? अपनी मेहरबानी की वजह से। यह अल्लाह का एहसान है। और फिर अगली जो है मेहरबानी किया, वमा अलतनाहुम मिन अमलिहिम मिन शैइन, और नहीं घटाएंगे हम इन बड़ों के अजर सवाब या अजर सवाब के अमल में से, और नहीं घटाएंगे हम मिन अमलिहिम इन बड़ों के अजर सवाब में से, मिन शैइन ज़र्रा बर, बड़ों का जो अमल है उसमें से कमी नहीं लाएंगे, उनके अजर सवाब में से कम नहीं करेंगे। उनका जो अमल है, उनका जो दर्जा है, उनको जो अजर सवाब मिला वो वही रहेगा। छोटों पर अल्लाह मेहरबानी करेगा, उनकी औलाद पे अल्लाह मेहरबानी करेगा, और उन तक अल्लाह रब्बुल इज्जत इनको पहुंचाएगा। समझ आ गई कि नहीं आ गई? जब तक मैंने मेरे आपके सामने आयत की वजाहत कर दी, यही बातें आपके सामने जो है इस आयत में जिक्र हुई। कुल उम्र इम बिमा का सबर रहीम, शैतान ने वसवसा डाला, दफाई वहम है। वहम ये आया कि अगर बड़ों ने जो है वो नेक काम किया तो छोटों को उसका फायदा पहुंचा, तो अगर खुदा न करे बड़ों ने इंसानियत के तकादे पे कोई गुनाह उनसे हुई है तो क्या छोटों को जो है उनकी गुनाह का भी असर जो है वो उन पे पड़ेगा? बड़ों ने नेकी की तो छोटों को फायदा मिला, तो अगर बड़ों ने जो है कोई गुनाह की है तो क्या उनका असर भी जो है छोटों को भुगतना पड़ेगा? वो सजा में उनके साथ जो है वो बराबर के शरीक होंगे? तो अल्लाह रब्बुल इज्जत फरमाते नहीं, नेकी और गुनाह में जुदा जुदा कानून है, नेकी और गुनाह में जो है वो कानून जुदा जुदा है। नेकी दूसरों को फायदा पहुंचा सकती है, मगर गुनाह वला तज़िर वाज़िरतुन विज़्र उख़्रा, हर एक आदमी के कंधों पे जो है उनकी गुनाहों का बोझ जो है ये पड़ा होगा। गुनाहों का कानून जो है वो अलहदा है, नेकियों का कानून जो है वो अलहदा है। तो यहां पर दफ़ई वहम है कुल उम्र इम बिमा कसब रहीम, हर आदमी उस पर जो उसने किया रहीन रहन होगा। यानी गुनाह का जो है वो क्या है कि जो जिस किसी ने जो गुनाह किया है वो उसी गुनाह के अंदर जो है वो पंसा रहेगा। जिस आदमी ने जो गुनाह किया उसी गुनाह में जो है वो आदमी फंस जाएगा, कोई दूसरा जो है दूसरों के गुनाह में जो है वो नहीं पंसा जाएगा। एक हदीस में है कि नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि पुल सरात पर जो है अल्लाह ने कुंडे बनाए हैं। क्या बनाए हैं? कुंडे। जब कोई पुल सरात पे जो है वो सफर करेगा तो मुख्तलिफ कुंडे जो है वो मुख्तलिफ गुनाहों के वहां पर अल्लाह ने बनाए हैं। झूठ का अपना कुंडा है, बेहयाई का अपना कुंडा है, हरामखोरी का अपना कुंडा है, सूद का अपना कुंडा है, हर चीज के अल्लाह ने जो है वो कुंडे बनाए। जब ये उसमें जो है वो सफर करेगा वही कुंडा आकर जो है इसको पंसा लेगा। या आगे जब बढ़ेगा तो किस किस कुंडे से तुम अपने आप को बचा लोगे, कुंडे में जो है ये फंस जाएगा, वो कुंडा लेकर इनको जो है जहन्नम में डाल देगा। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं कुल उम्रिम बिमा कसब रहीम, हर आदमी अपने किए पे क्या होगा, रहन होगा, मकबूज होगा, किसके कब्जे में होगा, अल्लाह के कब्जे में होगा। और रहन के मानी क्या है, पुरुषों के अंदर में इसको गाना कहते हैं, जब कोई आदमी किसी के पास अपनी कोई चीज जो है बतौर रहन के रखता है कि मेरा मोबाइल जो है अपने पास तुम रख लो, तो ये मोबाइल जो है जिसके पास आपने बतौर रहन के रख लिया, गोए कि ये मोबाइल आपने उसके कब्जे में दे दिया। तो इसी तरह जो है इंसान का ये रूह मरने के बाद जो है अल्लाह के कब्जे में चला जाता है, अल्लाह के क्या हो जाते हैं, कब्जे में चला जाता है। इसी तरह जो है जब इंसान जो है वो जहन्नम यानी क़यामत होगी तो रूह और बदन दोनों को अल्लाह कब्जा करके जो है अगर बुराई की है तो जहन्नम में डाल दे। तो इसी वजह से अल्लाह ने जो है वो कब्जे के लिए लफ्ज इस्तेमाल किया, क्या, रहन, कि जिस तरह रहन में तुम लोग किसी के पास जो है कोई चीज गिरवी रखते हो, किसी के पास बतौर रहन के रखते हो तो वो चीज उनके कब्जे में चली जाती, तो तुम गुनाहों के करने से जो है तुमने अपने आप को अल्लाह के कब्जे में दे दिया, तुमने अल्लाह की मुखालिफत कर दी, अल्लाह की खिलाफ वर्जी कर दी, तो गए कि तुमने अपने आप को अल्लाह के कब्जे में दिया, अब वो काम करेगा अल्लाह तुम्हारे साथ जो अल्लाह की चाहत होगी। एक हदीस में है, नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते, हदीस कुदसी है कि अल्लाह रब्बुल इज्जत फरमाते, ए बनी आदम, दुनिया में मेरी चाहत के मुताबिक जो है वो जिंदगी बसर कर, तो वहां पर जो है अपनी चाहत के मुताबिक तुम जिंदगी गुजारोगे, और अगर दुनिया में तुमने मेरी चाहत के बजाय जो है अपनी चाहत के मुताबिक जिंदगी बसर कर दी तो फिर वहां पर जो है कि आज जहन्नम में मेरी चाहत के मुताबिक जिंदगी बसर करोगे, जो मेरी मर्जी होगी वो तुम्हारे साथ किया जाएगा, और अगर दुनिया में जो है अल्लाह के कहने के मुताबिक, अल्लाह के चाहने के मुताबिक जिंदगी बसर कर दी तो जन्नत में जो है अपने चाहने के मुताबिक जो है तुम जिंदगी बसर करोगे। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं कुल उम्र इम बिमा कसब रहीम, हर आदमी उस पर जो उसने किया रहीम, रहन होगा, गिरवी होगा। फिर आले जन्नत की जो है नियमतों का तस्करा शुरू हो रहा है, वह अम ददना हम बेफाकिहतिन वलहमी मिम्मा यशरहून, वह अम ददना हम, और बार बार देंगे हम इनको बेफाकिहतिन फल, वलहमिन और गोश्त, मिम्मा उसमें से यशरहून, जो ये लोग पसंद करेंगे, जो ये लोग पसंद करेंगे। अल्लाह रब्बुल इज्जत फरमाते हैं वअमददनाहुम बिफाकिहतिन, और बार बार देंगे हम इनको बिफाकिहतिन फल, एक मरतबा नहीं, बार बार दिया जाएगा। दुनिया में तो जो महंगा फल है तो सीजन में एक आध मरतबा खाओगे, बाद में तो दिल करेगा मगर आपकी अप्रोच से वायर होगा, यहां जो है दिल करेगा मगर मौसम जो है वो खत्म हो जाएगा, फिर क्या करो। तो अल्लाह रब्बुल इज्जत फरमाते अहले जन्नत को बार बार जो है वो फल मिल देंगे, वह अमददनाहुम, बार बार देंगे हम इनको बिफाकियतिन फल, वलहमिन और गोश्त, मिम्मा उसमें से, या हर किस्म का, यश्तहून जो ये लोग चाहेंगे पसंद करेंगे, इनको मरगूब होगा, हर किस्म का फल और हर किस्म का गोश्त जो अहले जन्नत चाहेंगे इनको वहां पर मिलेगा, कोई रोक टोक के बगैर जो है इनको मिलता रहेगा, और किसी चीज की असल जो है वहां पर खत्म नहीं होगी। तुम बाग में जो है वो घूम फिर रहे हो अपनी जन्नत में, और एक दरख्त पे जो है तुम्हारी नजर जो है वो पड़ी और तुमने देख लिया कि सबसे ऊपर जो शाख में अनार है, मैं इसको खाना चाहता हूं, तो आपकी चाहत की वजह से अनार का वो, अनार की वो शाख दरख्त का आपकी तरफ झुक जाएगी, تم آرام سے اس کو توڑ لو گے. اور جیسے اس شاخ کو جو ہے تم چھوڑ دو گے, یہ شاخ اپنی جگہ پہ نہیں پہنچی ہوگی کہ اللہ نے اپنی قدرت سے اس میں جو ہے ایک نئی انار جو ہے وہ لگائی ہوگی. اسی طرح ہوا میں اڑتے تم دیکھو گے کہ بٹیر جو ہے وہ اڑ رہے ہیں, یا کوئی اور چیز جو ہے وہ اڑ رہے ہیں ہوا میں, پرندے, خوبصورت پرندے. تم چاہتے ہو کہ میں اس کو کھا لوں, فوراً جو ہے وہ پرندے پک کر آپ کے سامنے جو ہے وہ آ جائیں گے. تم اس کو کھا لو گے, کھانے کے بعد جیسے جو ہے ہڈیا رہ جائے گی, وہ دوبارہ جو ہے وہ پھر کر کے جو ہے وہ کیا ہو جائے گی, اڑ کر جو ہے ہوا میں اڑنا شروع کر جائے گی. کسی چیز کی اصل جو ہے وہ ختم نہیں ہوگی. تم جو چاہو گے, جس طرح چاہو گے, آپ کو ملتا رہے گا, کوئی آپ پہ روک ٹوک نہیں ہوگی. تم بادشاہ ہوگے اور جنت جو ہے وہ تمہاری سرزمین ہوگی, تمہاری مملکت ہوگی. جس طرح بادشاہوں پہ کوئی روک ٹوک نہیں ہوتی, جو چاہے وہ کھائے, جو چاہے وہ پیئے, کوئی روک ٹوک ان پہ نہیں ہوتی, دنیا کا کیا بادشاہ ہوگا. تو اللہ رب العزت فرماتے ہیں وہاں پر جو تمہاری مرضی ہوگی وہ تمہیں ملتا رہے گا, مگر اس کے لیے کچھ کام کرنا ہوگا. یہ نہیں کہ وہ پشتوں میں ہم ایک محاورہ کرتے ہیں, وہ چرگیم کھوٹا گئے بمینا, چرگیم کھوٹا گئے بمینا, مرغا ہوں مگر آواز جو ہے آپ مجھ سے یہ نہیں چاہیں گے کہ میں آپ کو آپ کے لیے آواز دوں, اذان نہیں دوں, مرغا ہوں. تو نہیں کام کرو گے نا, کام کرو گے, محنت کرو گے, مشقت کرو گے, قرآن کے سامنے بیٹھو گے, اس پہ اپنے عقیدے اور عمل کی اصلاح کرو گے, تو تبھی جا کے جو ہے آپ کو جنت ملے گی, جنت کی نعمتیں آپ کو میسر ہوگی. اور اگر تم گھر بیٹھے جو ہے وہ آرام کر رہے ہو کہ میں تو ساری دن سارا دن جو ہے وہ محنت مشقت کرتا رہا اور ابھی جو ہے میں بہت تک چکا ہوں, لہٰذا بیٹھ کر آرام کروں گا, تو یہ آپ کو نہیں ملے گا. تو اللہ رب العزت فرماتے ہیں وَأَمْدَدْنَاهُمْ بِفَاكِهَةٍ, وَأَمْدَدْنَاهُمْ بِفَاكِهَةٍ, بار بار دیں گے ہم ان کو بِفَاكِهَةٍ, پھل, وَلَحْمٍ, اور گوشت, مِمَّا, اس میں سے, يَشْتَهُونَ, جو یہ چاہیں گے, جو گوشت ہمیں پسند وہ وہاں پر آپ کو ملے گا. يَتَنَازَعُونَ فِيهَا كَأْسًا, يَتَنَازَعُونَ فیہا کا اصن, پشتوں کے اندر ہم مانی کرتے ہیں یتنازعونا, جنگی کی وپدی کے کاسن, کاسی, جامنا, دا شراب, آپ کی اردو میں کیا ہے, یتنازعونا فیہا, ٹکرائیں گے اس میں, کاسن, جام شراب کے, کاسن, کاسا, مگر کاسے سے مراد جو ہے وہ کیا ہے, جام ہے, کیونکہ شراب سو پکاسا ہونے کی, وہ تو جام کی چیز ہے نا. تو اللہ رب العزت فرماتے تو کاسن کے معنی کیا ہے, جام. یتنازعون فیہا کاسن, ٹکرائیں گے اس جنت میں کاسن, جام, شراب کے, لا لغون فیہا, نہ ہوگی بےہودہ باتیں فیہا اس جنت میں, ولا تأسین, اور نہ خفا کرنے والے کام, نہ رنجیدہ کرنے والے کام, خفا کرنے والے کام. اللہ رب العزت فرماتے ہیں یتنازعون فیہا, ٹکرائیں گے فیہا اس میں کاسن, جام. یا تو اہل جنت آپس میں جب اس کو پئیں گے تو جس طرح انگریز لوگ شراب کو پیتے ہیں تو ایک دوسرے کے ساتھ جو ہے وہ جام کو جو ہے وہ کیا کر دے, وہ جو انہوں نے وہ چیز بنائی ہے, ہاں, ایک دوسرے کے ساتھ شیئر کرتے, تو اسی طرح جو ہے وہ یہی کریں گے. اور یہاں مراد اس طرح ہے کہ اس سے معنی یہ ہے کہ اتنی بڑی جو ہے ایک دعوت ہوگی, ایک بڑی دعوت ہوگی. آپ نے دنیا میں دیکھا ہو جب دعوت جو ہے وہ بڑھتی ہے تو اس میں یہ ٹنگ ٹنگ زیادہ ہوتی ہے, کہیں پر جو ہے وہ جام گرتا ہے تو کبھی کہیں پر جو ہے وہ کیا چمچ گرتی ہے تو کبھی کیا اور کبھی کیا جو ہے وہ گر. تو اسی طرح ایک ماحول, ایک یعنی کیا فضا سا ہو, بالکل جو ہے وہ بڑی ضیافت اور دعوت کا جو ہے ایک ماحول سا بناؤ گا, ٹنگ ٹنگ بئی بگی. تو اللہ رب العزت فرماتے یتنازعون فیہا کأسن, ٹکرائیں گے اس میں کأسن جام شراب کے, مگر دنیاوی شراب کی طرح نہیں اور دنیاوی شراب خانے کی طرح بھی نہیں. کہ شراب خانے میں کیا بےہودہ کام اور کیا بےہودہ باتیں جو ہے وہ ہوتی ہے, اللہ رب العزت فرماتے وہاں پر نہیں. جنت کے شراب کا اثر جو ہے وہ دنیاوی شراب کی طرح نہیں ہوگا. کہ دنیا کا شرابی جب شراب کو جو ہے وہ پی لیتا ہے تو اس کے بعد جو ہے ان سے انسانیت جو ہے وہ ختم ہو جاتی, وہ حیوان بن جاتا ہے, پھر حرام اور حلال کی فکر چھوڑ دیتا ہے. ماں بہن بیٹی, پرائی عورت اپنی بیوی, اس کے درمیان فرق نہیں کرتا, اس کا سارا نظام جو ہے وہ تبدیل ہو جاتا. اسی طرح جو ہے وہ گالم گلوچ, بات بات پہ جو ہے وہ جھگڑنا, بات بات پہ الجھنا, بےہودہ بکواس کرنا, یہ دنیاوی شراب کا اثر ہے. تو اللہ رب العزت فرماتے وہاں پر کیا لالغ فیہا, وہاں پر بےہودہ باتیں نہیں ہوگی جنت میں کہ ایک دوسرے کو جو ہے وہ شراب پی کر جو ہے وہ گالیاں دو, غیبت لگاؤ, بہتان لگاؤ, تہمت لگاؤ. ولا تعصیم, اور نہ خفا کرنے والے کام ہوں گے, رنجیدہ کرنے والے کام ہوں گے کہ ایک کو تپڑ لگاؤ دوسرے کو لات مار دو. دنیا میں یہی ہوتا ہے, شراب پینے والے یہی کاموں میں مصروف ہوتے ہیں. تو اللہ رب العزت فرماتے ولا تعصیم, تعصیم کے معنی کیا ہے, یا تو خفا کرنے والے, یا تعصیم کے معنی گناہ کے کام, اسم سے خفا کرنے والے کام یا گناہ کے کام وہاں پر نہیں ہوں گے. وَيَطُوفُ عَلَيْهِمْ غِلْمَان, اور گردش کریں گے علیہم ان جنتیوں پر, گردش کریں گے علیہم جنتیوں پر غلمانن لڑکے, لہم جو ان کے نوکر ہوں گے, کأنہم گویا کہ یہ لوگ, گویا کہ یہ لڑکے, لؤلؤن موتی ہے, مکنون چپے ہوئے, چپے چھپا کر رکھے گئے, چھپا کر رکھے گئے. صدف شدہ, ہاں صدف شدہ, جس پہ جو ہے کوئی خاک کوئی گرد وغیرہ جو ہے وہ نہیں پڑی ہے, چھپا کے رکھا گئے, رکھے گئے. اللہ رب العزت فرماتے ویطوف علیہم غلمان, اور گردش کریں گے جنتیوں پر غلمان لڑکے, لہم جو ان کے نوکر ہوں گے. اللہ رب العزت جو نوکروں کی بات کر گئے ہیں تو اللہ رب العزت فرماتے لڑکے ہوں گے, اور دوسری بات کیا, کأنہم لؤلؤ مکنون, گویا کہ وہ ہوں گے مکنون, لؤلؤ موتی, مکنون چھپا کے رکھے گئے, صدف شدہ سیب کے اندر جو ہے وہ چھپا کے رکھے گئے ہیں, کوئی گرد ان پہ نہیں پڑی ہے, ان کی جو ہے برائٹنس کے اندر جو ہے, چمک کے اندر جو ہے کوئی فرق نہیں پڑا ہے, بالکل چمک دمک برقرار. اللہ رب العزت جو ہے وہ نوکروں کی بات کر گئے, لڑکوں کی بات کر گئے, ان کی صفائی کی جو ہے اللہ رب العزت جو ہے وہ بات کر گئے. نوکر اللہ نے لڑکے کی وہاں پر مقرر کی ہے, کیونکہ لڑکے جو ہے وہ کیا ہوتے ہیں, وہ چست ہوتے ہیں, ایکٹیو ہوتے ہیں, وہ سست نہیں ہوتے. اور نوکر کی شان یہ ہے کہ جب آپ اس کو کسی کام کی طرف جو ہے وہ بلائیں کہ جاؤ یہ فلاں کام کرو, روٹی لگاؤ, کھانا لگاؤ, اسی طرح جو ہے کیا کر لو, میرے بوٹ جو ہے وہ پالش کر لو, تو فوراً جو ہے آپ کی زبان سے بات ابھی ختم نہیں کہ وہ چپٹ جاتا, لپ کر اس کام کو جو ہے وہ کر جاتا. اور بندہ اس پر جو ہے وہ برا بھی دکھائی نہیں دیتا, بے ادبی کا کوئی شائبہ بھی نہیں ہوتا کہ جب لڑکا ہوتا ہے آپ اسے سروس لینے کے لیے جو ہے وہ آپ کو ان کو کہے, क्योंकि नौकर है आप उनका, आप उनको पैसे देते रहे वो आपके लिए खिदमत करेगा। इसी तरह जो है वो लड़के के अंदर तीसरी खसूसियत ये होती है कि वो पाकदाम, वो क्या होता है, पाकीजा होता है, सफाई और पाकीजगी का जो है वो ख्याल रखने वाला होता है। क्योंकि नौजवान अपनी पाकीजगी का जो है वो काफी ख्याल रखता है। इसके मुकाबले में जो बूढ़े होते हैं जिनकी उम्र जो है वो बढ़ जाती है, तो एक तो उनके अंदर काहिली आ जाती है, सुस्ती आ जाती है। तो अगर बूढ़ा आपका नौकर है, आप उनको किसी काम की तरफ जो है वो बुलाए या किसी काम के करने का हुक्म दे, और वो जब खड़ा हो तो बिस्मिल्लाह कहे और बैठे तो बिस्मिल्लाह कहे, और कभी जो है वो कमर पे हाथ रखे तो कभी जो है वो हाथ पे रखे, तो आप क्या कहेंगे कि यार मैंने तो क्या कहा, पलान जब मैं सर दीजिए तो मुही लीजिए पास धक्का रुख, इसी तरह होगा। क्योंकि वो तो अपनी जो है वो आह और बका में मसरूफ होगा, वो आपके लिए जो है वो क्या फरीजा सर अंजाम देगा, उनको तो अपनी पड़ी है। तो एक तो उनके अंदर जो है वो क्या होती है, काहिली होती है, सुस्ती होती है, एज फैक्टर है। उम्र के साथ साथ जो है उनके अंदर जो है क्या, उनकी यानी उसका बदन जो है वो क्या हो जाता है, भारी हो जाता है। इसी तरह जो है वो क्या, उनकी स्टेमिना जो है वो खत्म हो जाती है, वो काम काज का तो नहीं होता। आपके लिए क्या करेगा, वो अपने काम नहीं कर सकता, तुम्हारे लिए क्या सर्विस कर देगा। दूसरी बात ये है कि नौकर है, आप उनसे खिदमत ले भी सकते हैं, जवाब इसमें है, जायज है, मगर आपके बाप से बड़ा जो है वो नौकर है, आप उसको कहेंगे मेरे बूट साफ कर दीजिए तो बेअदबी होगी। आप उसको किस तरह कहेंगे कि चचा जाओ मेरे लिए जो है वो शरबत बनाओ, मेरे लिए पानी लाओ, तो है इसमें क्या, जवाब तो है, वो तो आपका नौकर है मगर बेअदबी है। क्या होगा, बेअदबी होगा कि बाप से ऊपर यानी आपके दादा की उम्र का बंदा जो है तुमने नौकर बना लिया, उसको आप किस तरह कहेंगे मेरे बूट जो है वो साफ कर लो। और दूसरी बात यह है कि जिसकी उम्र जो है वो बढ़ जाती है, उससे पाकीजगी जो है वो कम हो जाती है, वो अपने आप को ज्यादा जो है फिक्र नहीं करते। नौजवान जो है अपनी तरफ जो है वो ज्यादा ध्यान रखते हैं, यार हाथ जो है वो गंदे ना हो, कपड़े जो है वो गंदे ना हो, इसी तरह जो है वो सर जो है वो ये सब चीजों की जो है वो फिक्र करते, जूते जो है वो क्या हो, वो पॉलिश हो, इसी तरह जो है वो बूट जो है वो पॉलिश हो, कोई और मसला जो है वो ना हो। इसके मुकाबले में जो बूढ़े होते हैं वो तो जो चीज सामने पड़ी हो उसको सर के ऊपर रख देते, जो चीज जो है वो सामने पड़ी होती उसको पहन लेते। अगर घर से जो है वो बहू आवाज देती है कि बाबा जरा सबर कर लो मैं आपके जूते को पाल, सा दिमाग खराब दीजिए ना जता यार, समझ आ गई, जनाजा तैयार होता है तो वो क्या करेगा, क्या बहू जो है वो दौड़ के जो है वो जाएगी सरन बिलन तू पूरा तक, वो कदम लेगा और इसके जूते को वो पॉलिश करेगी, ये तो नामुमकिन है। इसी तरह जो है वो क्या, जब नौजवान होता है तो अक्सर सर को जो है वो डांगता भी नहीं है, शर्माता है इसमें कि मैं किस तरह जो है वो सर के ऊपर टोपी रखूं, मगर जब ऊपर जो है वो उम्र जब बढ़ी जाती है तो फिर बच्चों की टोपी को जो है वो पहनने में भी जो है वो कोई कबाहत महसूस नहीं। मासूमानों को टोपे में लीधरी थी मासूमानों था टोपे पर सरो गुने पर पटी मंगो यखनी उन्हें हुई, तो फिर वही टोपी जो है वो उसको पहन जाता है। मैं अक्सर जो है सुबह की नमाज में जो है वो जब सर्दी होती है तो जब देखता हूं तो उम्र उनकी उम्र को मैं देखता हूं तो मैंने कहा यार आपकी भी कोई जवानी थी, तो जवानी में तो आप इसका तस्वर भी नहीं कर सकते थे, अभी जो है आपने जो है वो कानों को भी छुपा दिया और अपने आप से जो है आपने क्या बना दिया। तो ये एज फैक्टर है, उम्र के गुजरने से जो है फिर ये चीज जो है वो इंसान को जो है इसकी बुराई नजर नहीं आती, वो कहते यार कख कारू का बथ कारू मुंगसर दखपलो को गुनो दसर काम दे, समझ आ गई। उनके ऊपर लोगों की नहीं, पहले जवानी में लोगों की पड़ी रहती है, यहां लोग देखकर जो है वो कोई गलत तासुर ना ले कि यार इसकी बीवी जो है इसका ख्याल नहीं रखती, ये वो ये सब चीज, मगर बुढ़ापे में जो है ये चीजें नहीं होती, ये तमाम चीजें जो है वो खत्म हो जाती, ये तमाम चीजें क्या हो जाती, वो खत्म हो जाती, सफाई और पाकीजगी ये तमाम चीजें जो है वो खत्म हो जाती, कपड़े जो है उनके खराब होंगे, एक हफ्ता उसके अंदर उसने गुजार लिया होगा अगर बहू या बेटी उनको कहे कि बाबा कपड़े जो है वो चेंज कर लो, ये लोग जमा पा कपड़ों से चलने, तो उसकी नजर तो कम होती है, उसको तो दाग नजर नहीं आता। मगर इसके मुकाबले में जो उनकी बेटी या बहू है तो उनकी नजर तो तेज है, उनको तो पता होता है कि इसके कपड़े जो है वो क्या है, ये खराब है। और ये तो कभी जनाजे में जाता है, कभी बीमार पुरसी में जाता है, कभी झरगे में जाता है, और इसके मुकाबले में इसने जो है ये खराब कपड़े पहने, तो जाकर जो है फिर उसको देख लेता। तो ये तमाम चीजें जो है वो क्या है, उम्र के बढ़ने से जो है वो ऑटोमेटिकली जो है वो इंसान के अंदर आने वाली है। और नौकर जो है जितना साफ होगा तो उतना जो है आपके लिए जो वो काम करेगा। तो अगर कोई लतीफ मिजाज आदमी होगा, जकी नफ्स जिसे कहते हैं, और इसमें कोई तकबर की बात नहीं है, ये अल्लाह की तरफ जो है वो देन है। कोई आदमी जो है वो इस कदर अच्छा होता है, उसकी फितरत इतनी अच्छी होती है, तबीयत इतनी अच्छी होती है, बीमार के साथ जो है अस्पताल में उसके बेड में बैठ कर जो है वो क्या कर जाता है, खाता भी है, पीता भी है, सामने पट्टियां भी पड़ी रहती है, कोई टेंशन नहीं। समझ आ गई? और कुछ लोग इस तरह भी है, जब उन पर जो है अस्पताल की भू वो महसूस हो जाती है तो उसके बाद जो है वो क्या खाने पीने के काबिल नहीं रहता जब तक वो अस्पताल से बाहर ना आए। तो ये अल्लाह की तरफ से जो है वो क्या है, वो देन है। अगर किसी के हाथ जो है वो मेले है और आपके लिए जो है वो सांप बर्तन में जो है कोई चीज लाए, तो सबसे पहले तो मैं इसको नहीं पीता, ये अपनी तबीयत में बता रहा हूं। अगर उसके हाथ जो है वो गंदे हैं, बर्तन जो है वो इंतहाई साफ भी है, फिर भी मैं नहीं पी सकता। इसी तरह जो है वो क्या है, ये तमाम चीजें जो है वो अल्लाह की तरफ से, इसमें जो है वो इंसान का कोई अमल दखल नहीं है। अल्लाह ने इंसान को इस तरह बनाया, तो अल्लाह ने जो है वो क्या कर दिया। और नौकर जो है वो साफ होगा। अक्सर होटलों में आपने देखा होगा कि होटल के जो बैरा होते हैं उनके कपड़े जो है वो बड़े खराब होते हैं। कपड़े क्या होते हैं? बड़े जो है वो खराब होते हैं। आप उनको कही ये क्या पहना है, उसने कहा बस आज रच जाता था। तो इसी वजह से जो है वो चीजें गिर गई और खराब होगी। एक होटल में मैं गया तो वहां पर जिस टेबल पे, पहले तो मैंने देख लिया कि किस जगह बैठ जाऊं, क्योंकि वहां पर बैठने का जगह, बैठने की जगह जो है मेरी तबीयत के मुताबिक नहीं थी। तो जब बैठ गया तो उस बहरा को मैंने बता दिया, यार ये मेज क्या है, इसको तो जरा साफ कर लिया करो। उसने कहा हुआ सेवा उस सारे साफ लमने रावा का सो पकबल लमने सपा। ओहो अजीम तबियत तो खट हो खट। मैंने कहा ये क्या कर दिया अल्लाह के बंदे। उसने कहा माखाम पे बदलो कर। हाँ तो इस तरह जो है वो क्या, नौकर तो साफ होना चाहिए। इसी वजह से तो अल्लाह ने फरमाया लुलुम मकनून, जवान और बूढ़े को तो अक्सर जो है वो बीमारी होती है, वो खांसता रहता है। तो अगर आप उनको कहें कि जाओ मेरे लिए जो है वो पानी लाओ, और रास्ते में जो है उसने मरतबा दो तीन मरतबा जो है उसने खांसा है, तो क्या तुम जो है वो पानी पी सकोगे? तुम कहोगे हो सकता है ये तो बेसत तली हुई थी। तो जरूर आप उसको कहेंगे यार इस पर कोई चीज रखकर जो है वो लाया करो, खुला खुली चीज जो है वो न लाया करो। तो ये मिजाज है। तो अल्लाह रब्बुल इज्जत फरमाते कि आले जन्नत के जो नौकर होंगे वो जवान होंगे, आले इसी तरह जो है वो क्या होंगे, इंतहाई पाकीजा होंगे, इंतहाई जो है वो खूबसूरत होंगे, खुशनुमा होंगे। तो अल्लाह रब्बुल इज्जत फरमाते हैं वा अखबल बाज़हुम अला बाज़ी यतसाअलून। ये तो खाने पीने का जो है वो एक राउंड था। खाने पीने का क्या था? एक राउंड था जो खत्म हुआ, उसके बाद जो है वो गपशप का राउंड शुरू होगा। यहां पर जो है वो गपशप को जो है आप सुनते जाइए कि अहले जन्नत का आपस में गपशप क्या होगा। वा अखबल बाज़हुम अला बाज़ी यतसाअलून, और मिलेंगे बाज इनमें से बाज को, सामना करेंगे बाज इनमें से अला बाज इन बाज को, यतसाअलून सवाल करते एक दूसरे से दुनिया के बारे में, सवाल करते हुए एक दूसरे से दुनिया के बारे में। अल्लाह रब्बुल इज्जत फरमाते व अकबल बाज़हुम अला बाज़ी यतसाअलून, सामने होंगे बाज अहले जन्नत अला बाज इन बाज पर, यतसाअलून सवाल करते हुए एक दूसरे से दुनिया के बारे में। तो क्या कहेंगे, कालू कहेंगे, वो एक दूसरे से सवाल करेंगे कि दुनिया में क्या हालत थी, तुम किस अमल करते हुए यहां पर पहुंचे, दुनिया में जो है वो तुम्हारी क्या सिचुएशन थी, तुम्हारी कौन सी हालत थी, तुमने क्या कहा, लोगों ने क्या कहा। तो कालू कहेंगे वो, इन ना कुन्ना यकीनन ते हम, यकीनन ते हम कबलो, इससे पहले भी अहलिना, दुनिया में मुश्फिकीन, डरने वाले इस दिन से, डरने वाले क्यामत से, डरने वाले अल्लाह से, अल्लाह रब्बुल इज्जत फरमाते हैं कि अहले जन्नत जो है एक दूसरे से क्या कहेंगे, आलू कहेंगे इन ना कुन ना कबलो, यकीनन थे हम कबलो, इससे पहले फी अहले ना, दुनिया में, आल के मानी दुनिया, मुश्फिकीन, डरने वाले अल्लाह से, हम अल्लाह से डरते थे, इसी वजह से हमने अपने आप को अल्लाह की मुखालिफत से बचाया, अकीदे में भी अल्लाह की मुखालिफत से बचाया, अमल में भी अल्लाह की मुखालिफत से अपने आप को बचाया। या मुश्फिकीन, डरने वाले थे इस दिन से कि जो रब के सामने हाजिरी होगी, हिसाब और किताब लिया जाएगा, तो हमने अपने मामले को जो है वो ठीक किया था, जो अल्लाह के साथ मामला था, जो अल्लाह के बंदों के साथ मामला था, उसको हमने ठीक किया था। मुश्फिकीन, या मुश्फिकीन तीसरी मानी, यकीनन थे हम इससे पहले दुनिया में मुश्फिकीन, डरने वाले, लोग हमें डराया करते थे, लोग हमें क्या किया करते थे, डराया करते थे, कोई कहेगा, कोई कहता था हमें कि ये मसला बयान न करो वगरना हम तुम्हें मार देंगे, हम तुम्हें कत्ल कर देंगे, तुम्हारी मईशत को खत्म कर देंगे, तुम्हें अगवा किया जाएगा, ये किया जाएगा, वो किया जाता था, लोग हमें डराया करते थे, लोग हमें धमकाया करते थे, लोग हमें जो है वो क्या किया करते, लोग हमें प्रेशराइज किया करते थे, मुश्फिकी, मसला बयान न करो अगर ये करेंगे वो करेंगे तुम्हारे से। फमन अल्लाह अलैना, पस एहसान किया अल्लाह ने अलैना हम पर, पस एहसान किया अल्लाह ने अलैना हम पर, वकान अज़ाब समूम, और बचा लिया हमें अज़ाब समूम, अज़ाब गरम से, अल्लाह रब्बुल इज़्ज़त फरमाते हैं फमन अल्लाह अलैना, पस एहसान किया अल्लाह ने अलैना हम पर, अल्लाह ने हम पर एहसान किया। देखिए अल्लाह इनकी तारीफ फरमा रही है और फिर भी जो है ये लोग दुनिया के अंदर भी अपने अमल को जो है वो आगे नहीं ला रहे थे, दुनिया में भी अगर नेक अमल करने वाले थे तो इस नेक अमल करने की निस्बत अल्लाह की तरफ करने वाले थे कि अल्लाह ने तौफीक दिया, वहां पर भी जन्नत ही है, जन्नत में गए हैं, तो ये नहीं कि जो है अपने अमल को जो है अपने अमल पे फख्र कर रहे हैं, बल्कि क्या अल्लाह की एहसान को याद कर रहे हैं, ये अल्लाह का क्या है, एहसान, अल्लाह की बहुत बड़ी मेहरबानी है। फमन अल्लाह वालेना, बस एहसान किया अल्लाह ने हम पर और हमें बचाया अजाब गरम से, वो कौन सा अकीदा था, वो कौन सा नजरिया था जिसकी वजह से हमारे परवरदिगार ने हम पर एहसान किया, तो वो क्या है, इन ना कुन्ना मिन कबल नदहु, यकीनन थे हम मिन कबल, इससे पहले दुनिया में, न दो हूं कि पुकारा, पुकारते थे सिर्फ एक अल्लाह को, یقیناً تھے ہم من قبل اس سے پہلے دنیا میں, ندعو کہ پکارتے تھے ہم صرف ایک اللہ کو. کوئی جو ہے وہ لات کو پکارنے والا تھا یا لات مدد, کوئی عزا کو پکارنے والا تھا یا عزا مدد, کوئی ود سوا یوس یو نصر کو پکارنے والے تھے, کوئی پنچتن پاک کو پکارنے والے تھے. تو اس کے مقابلے میں کوئی اولیاء کو پکارنے والے تھے, یا پیر بابا مدد, یا شیخ عبد القادر جیلانی مدد, یا غریب نواز مدد, یا سید علی حجویری مدد, یا رسول اللہ مدد, یا علی مدد, یا حسین مدد. اور ہم کیا کیا کرتے تھے؟ صرف یا اللہ مدد. انا کننا من قبل ندعو, یقیناً تھے ہم اس سے پہلے دنیا میں کہ پکارتے تھے ہم صرف ایک اللہ کو, یا اللہ خیر, یا اللہ مدد. صرف ایک اللہ کو جو ہے ہم پکار رہے ہیں, ایک اللہ کو ہم آواز دیا کرتے تھے اپنی حاجت روائی اور مشکل کشائی کے لیے, صرف ایک اللہ کو پکارتے تھے, اللہ کے سوا کسی اور کو نہیں پکارتے تھے. یہ ہمارا عقیدہ تھا, یہ ہمارا نظریہ تھا. اسی عقیدے اور نظریے کی وجہ سے اللہ نے ہم پر احسان فرمایا, انہ هو البر الرحیم, یقیناً یہ اللہ هو البر, وہ ہے البر احسان کرنے والا, الرحیم مہربانی کرنے والا. البر احسان کرنے والا, بڑا احسان کیا کہ ہمیں قرآن کے سامنے بٹھایا. کیا کر دیا؟ قرآن کے سامنے بٹھا دیا, اور ہمارے عقیدے کی اللہ نے اصلاح کر دی اس قرآن کے ذریعے سے, اور الرحیم اللہ نے مہربانی بھی کر دی کہ اس عقیدے کو اللہ نے تسلیم کر دیا اور ہمیں جو ہے وہ جنت والا بھی بنا دیا. کیا کر دیا اللہ نے؟ جنت والا بھی اللہ نے ہمیں بنا دیا. اگر اس عقیدے کو اللہ منظور نہ کر دیتا تو کہ اللہ کا ہم کیا بگاڑ دیتے. تو الرحیم مہربانی کرنے والا ہے کہ اس عقیدے کو اللہ نے قبول کر دیا اور ہمیں اہل جنت میں سے بنا دیا. تو انا کننا من قبل ندعو, صرف ایک اللہ کو پکارتے تھے, یا اللہ مدد, یا اللہ مدد. تو یہ اللہ کا احسان ہے اور اللہ کی مہربانی کہ ہمیں قرآن کے سامنے بٹا دیا اور ہمیں یہ عقیدہ نصیب کر دیا. اس پر ہم اللہ کی جتنی بھی جو ہے وہ جتنا بھی شکر ادا کر دے وہ کیا ہے؟ وہ کم ہے. تو یہ کیا ہے؟ یہ گپ شپ کا ایک راؤنڈ تھا جو اہل جنت کا مکالمہ آپس میں جو ہے وہ ذکر ہوا کہ وہ ایک دوسرے کے ساتھ جو ہے وہ کس طرح باتیں کریں گے دنیا میں, یعنی جنت میں.